नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणमा। प्रविधि कक्षका मित्र राजसँगै म छु तपाईँको आफ्नै साथी दिवस मगर। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज, अनि यो कार्यक्रम अर्पण समर्पण। अनि यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ कार्यक्रम अर्पण समर्पण। रेडियो अर्पण 104.5 मेगाहर्जको दैनिक दिवाकालीन प्रस्तुति हो। हामी हरेक दिन दिउँसो 2 बजेको अर्पण समाचारपछि करिब करिब 3 बजेसम्म को समयमा उपस्थित हुने गर्दछौँ। र यो कार्यक्रमको समयमा टेलिफोन मार्फत तपाईँ पनि आउन सक्नुहुनेछ, आफ्ना साथीभाइ इष्ट मित्रहरूलाई समर्पण गर्न सक्नुहुनेछ। त्यसका लागि 2 टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556363332 र 0556363333 बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। कार्यक्रम अर्पण समर्पण हरेक दिन आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा आउने गर्छ। र इन्टरनेट अनलाइनबाट पनि तपाईँहरूले हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। www.radioarpan.com.np मार्फत पनि प्रत्यक्ष रूपमा हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि सरिता लामा। सरिताजी खाजा खानुभयो? हाम्रो पनि भइसक्यो। अनि के छ नयाँ नौलो खबर तपाईँको? के छ नयाँ नौलो खबर भनेको मैले? एकदम ठिक छ। कोराकतिर कतिको गर्मी छ? कोराकतिर कतिको गर्मी छ भनेको मैले? एकदम ठिक छ। कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? फर्स्ट अफ अल तपाईँलाई धन्यवाद। अनि राममाया, सोनिका, रमेश, तिलक, सुकलाल, अनि प्रेम दादालाई, अनि विशेष गरी रमेशलाई, अनि मेरो घर परिवारलाई सबैलाई भन्ने चिन्ने नचिन्ने सम्पूर्णलाई। हुन्छ सरिताजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला कोराकबाट सरिता आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसका लागि 2 टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556363332 र 0556363333 बाटो भएर कार्यक्रममा आउन सक्नुहुन्छ। आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि राम तामाङ। रामजी सुनाउनुहोस् नयाँ नौलो खबर। अनि खाजा खानुभयो? अनि आजको दिन कसरी बितिरहेछ? बसी बसाउ मात्रै। कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने? धन्यवाद। हुन्छ रामजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला कोराकबाट राम तामाङ आउनुभएको थियो। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुन्छ, आफ्ना आफन्तजन घर परिवार लगे तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसका लागि 2 टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ, 0556363332 र 0556363333। कार्यक्रम अर्पण शुभ साँझ, कार्यक्रम अर्पण समर्पण हरेक दिन आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज। कार्यक्रममा कोही हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? भण्डाराबाट राममाया परिवार। के छ राममायाजी तपाईँको खबर? ठिकै छ। खाजा खानुभयो? तपाईँ र मेरो पहिलोचोटि कुराकानी हुँदैछ होइन? तपाईँ र मेरो चाहिँ पहिलोचोटि कुराकानी हुँदैछ होइन भनेको मैले। तपाईँलाई चाहिँ रेडियो अर्पण 104.5 मेगाहर्जमा स्वागत छ। राममायाजी, राममायाजी फेरि पनि कार्यक्रममा आउनु पऱ्यो नि, फेरि हराउनु भएन नि? हराएको छैन। अनि कार्यक्रममा हुनुहुन्छ कसलाई सम्झिने? सर्वप्रथम त हजुरलाई नै धन्यवाद। अनि प्रोग्राम चलाउने दादालाई, अनि मेरो यहाँ हुनुहुन्छ सारा भाउजू, अनि सारा भाउजू हुनुहुन्छ, अनि मेरो छोरा राजलाई अनि सम्पूर्ण त्यो अर्पण एफएम सुनिहरू सबैलाई हुन्छ राममायाजी अहिले भने छुट्टिन्छ नमस्कार हस् नमस्कार यति बेला भण्डाराबाट राममाया परियार आउनु भएको थियो तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ खोराकबाट के भन्नुभयो दिपा तामाङ दिपा तामाङ हजुर दिपाजी सुनाउनुहोस् नयाँ नौलो खबर के छ ठिकै छ दादा ठिकै छ अनि खाजा खानुभयो खाजा खानुभयो भनेको मैले भइसक्यो अनि कार्यक्रममा आउनु भएको छ कसलाई सम्झिने धन्यवाद अघि भर्खर आउनु भएको राममाया अनि सरिता राम राम दादा अनि मेरो साथीहरू हिरा सम्झना स्मृति पूजा हुन्छ दिपाजी फेरि फेरि पनि कार्यक्रममा आउँदै गर्नुहोला माया नमार्नु होला अहिले भने छुट्टिन्छु नमस्कार नमस्ते दादा यति बेला कोराकबाट दिपा तामाङ आउनु भएको थियो तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ अब पनि एउटा भाका सुन्ने बेला भएको छ सुनौ विनोद बाजुराली र विष्णुमाझीको सुमधुर आवाजमा सजिएको लोक भाका भिरको घाँस काट्न सक्छौ र भने भाका अबको क्रममा तपाईँको लागि छुटेको ठाउँमा सम्झना तारा घाउमा भिरको घाँस काट्न सक्छ र लाको मायाला छैन मान्छौ र आरूलाई आफ्ना मनलाई ढाक्न सक्छ र छुटेको ठाउँमा सम्झना तारा को घास काट्न सक्छ र लाको मायाला छैन मान्छौ र आरूलाई आफ्ना मनलाई ढाक्न सक्छ र लाको मायाला छैन मान्छौ र आरूलाई आफ्ना मनलाई ढाक्न सक्छ र कसै कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा हो म छु आज धेरै टाढा मेरो दिल छ पोखरामा नमस्ते म गायक प्रमोद खरेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो अर्पण 107.5 मेगाहर्ज गर्न पनि कोही न कोही त चाहिँदो रहेछ

सम्पर्क पौडेल हार्डवेयर एन्ड सेनेटरी फर्म रत्नगर 2 हाई स्कुल रोड टाढे प्रोप्राइटर तिलक राज शर्मा पौडेल विज्ञान पौडेल फोन नम्बर 0556562116 मोबाइल 9855062216 र 9845396673 तिमी अर्कै घरको मान्छे मर्कै घरको मान्छे सबै कुरा कहाँ मिल्ला केही तिमी सानो बाँकी मै सहुला केही तिमी सानो बाँकी मै सहु नमस्कार म गायक हेमन्त शर्मा यति बेला यहाँ सुन्दै हुनुहुन्छ यहाँको लोकप्रिय रेडियो स्टेसन रेडियो अर्पण 104.5 मेगाहर्ज आहा खोलेको पानी बगेरे जाने बस्दैन एकै ठाउँ एकैछिनको विश्रामपछि समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो कार्यक्रम अर्पण समर्पण र कार्यक्रम त अर्पण समर्पणमा तपाईँ पनि आउन सक्नुहुनेछ त्यसका लागि त एउटा टेलिफोन नम्बर हामीले खुल्ला गरिसकेका छौँ 0556563332 र 0556563333 र कार्यक्रममा आएर तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार हेलो नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ सुदीप चेपाङ कहाँबाट भन्नुभयो सुदीपजी कहाँबाट भन्नु पर्यो दाखानी नौ भालमाराबाट अनि दाखानी नौ भालमारातिरको खबर के छ एकदम बिन्दास छ टुसम्म त पुगेको छैन नि बिन्दास टुसम्म चाहिँ पुगेको छ कि छैन भनेर सोधेको कि अनि तपाईँ र मेरो पहिलोचोटि कुराकानी हुँदैछ जस्तो लाग्यो मलाई त तपाईँ र मेरो चाहिँ फर्स्ट टाइम कुराकानी हुँदैछ जस्तो लाग्यो कि होइन तपाईँ र मेरो चाहिँ फर्स्ट टाइम कुराकानी हो भनेर मैले सोधेको र मेरो तर्फबाट चाहिँ रेडियो अर्पण 104.5 मेगाहर्जमा तपाईँलाई स्वागत छ म आएँ भनेर भाग्नु चाहिँ भएन नि फेरि म मेरो लागि भए पनि आइदिनु पऱ्यो नि रेडियो अर्पणमा कार्यक्रममा हुनुहुन्छ कसलाई सम्झिने सर्वप्रथम त हजुरलाई धन्यवाद अनि कन्टरुमको दादालाई अनि सानो बस्ने मेरो नवीन दादा अनि चिसो पानीमा बस्ने मेरो मम्मी बुवा अनि सुरेश चेपाङ युनिस चेपाङ अनि ऐतराम चेपाङ सरोज चेपाङ दिनेश चेपाङ अनिस चेपाङ अनि मलाई सुदीप कुमार चेपाङ भनेर चिन्नुहुने सम्पूर्णलाई हुन्छ सुदीप कुमारजी अहिले भने छुट्टिन्छु नमस्कार यति बेला भालमारा नौ भालमाराबाट सुदीप चेपाङ आउनुभएको थियो तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ त्यसका लागि त एउटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ 0556563332 र 0556563333 टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार कार्यक्रममा कोही साथी आउनुभएको थियो तर पनि बिचैमा फोन काटिएको छ केही छैन तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई समर्पण गर्न सक्नुहुनेछ तपाईँ घरदेखि टाढा हुनुहुन्छ टाढा गएर बसिरहनु भएको छ तर पनि फोन गर्दा पनि फोन लागेको छैन भने रेडियो अर्पणमा हरेक दिन आउने गर्छ अर्पण समर्पण तपाईँहरूकै समर्पण लिएर आउने गर्छ तपाईँहरूकै समर्पण लिनलाई हामी उपस्थित हुने गर्छौँ हरेक दिन तपाईँ आउन सक्नुहुनेछ आफ्नो समर्पण बाँड्नको लागि 0556563332 र 0556563333 को बाटो भएर आउन सक्नुहुनेछ तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ज अनि कार्यक्रममा कोही हुनुहुन्छ भनेर इसारा पाएको छु आउनुहोस् उहाँलाई स्वागत गरौँ हजुर नमस्कार नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, म काठमाडौँ दादा हो। काठमाडौँबाट के भन्नुभयो? राजकुमार। राजकुमार राधाकुमार। राधाकुमार, राधाजी हाम्रो पहिला पनि कुरा भएको थियो, अस्ति पनि भेट भइरहेको थियो। अस्ति पनि भेट भइरहेको थियो। अनि खाजा खानुभयो? भइसक्यो। अनि अनि के कस्तो रे बितिरहेको छ अचेल दिनहरू? अनि रेडियो अर्पण चाहिँ कतिको सुन्नुहुन्छ? धेरै सुन्छु नि, समयले साथ दिएसम्म सुन्नुहुन्छ। होइन, हामीलाई फोन गर्नुपर्छ भने पनि छैन, सुनेर साथ दिए पनि हामीलाई खुसी लाग्छ कि तपाईँहरूले सुनेर साथ दिँदा पनि। कार्यक्रममा हुनुहुन्छ क कसलाई सम्झिने? धन्यवाद। हुन्छ राजाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अहिले भने छुट्टिन्छु, नमस्कार। यति बेला काठमाडौँबाट राधा कुवर आउनुभएको थियो। टाढाबाट भए पनि हामीलाई सम्झिन्छौँ, सम्झिनुहुन्छ र आफ्ना साथीभाइ इष्टमित्रहरूलाई समर्पण गर्न गर्नुहुन्छ। तैपनि कार्यक्रममा आउन सक्नुहुनेछ। दुईवटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ, 0555-63-332 र 0555-63-333 बाटो भएर आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? मेघनाथ न्यौपाने, रनापाबाट। हजुर अनि के छ तपाईँको नयाँ नौलो खबर? अलिक गर्मी छ। अनि के कसरी बितिरहेछ दिनहरू? अनि खाजा खानुभयो? भइसक्यो। हुन्छ, कार्यक्रममा आउनु भएको छ क कसलाई सम्झिने? धन्यवाद। हुन्छ मेघनाथजी, तपाईँ आउनुभयो कार्यक्रममा, खुसी लाग्यो। अहिले भने छुट्टिन्छ, नमस्कार। रनपाबाट मेघनाथ न्यौपाने आउनुभएको थियो, हामीलाई सधैँ गरी सम्झिरहनुहुन्छ। तपाईँ यसै गरी कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना साथीभाइ इष्टमित्रहरूलाई समर्पण गर्न सक्नुहुनेछ। त्यसका लागि दुईवटा टेलिफोन नम्बर खुल्ला गरिसकेका छौँ। अब भने एउटा सुमधुर आवाजमा सजिएको भाका सुन्ने बेला भएको छ। कसलाई सोध्ने होला? विष्णु माझी अनि भागीरथ चलाउनेको सुमधुर आवाज रहेको छ अबको क्रममा तपाईँको लागि। सुमधुर गीतपछि कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। आज यो शनिबारे बसाइमा हामी लोक भाकाहरू सुनाएर तपाईँहरूलाई मञ्चन दिने तत्क्रममा जुटिरहेका छौँ। मलाई प्राविधिक कक्षबाट पनि साथ मिलेको छ राज, र म चाहिँ तपाईँकै अर्पण समर्पणको साथी दिवस मगर। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, आफ्ना आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कोराकदेखि कुमार लामा। कुमारजी के छ नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ। अनि खाजा खानुभयो? भइसक्यो। हुन्छ, कार्यक्रममा आउनु भएको छ क कसलाई सम्झिने? फर्स्ट अफ अल हजुरलाई धन्यवाद, टेक्निसियन दादालाई, अनि मेरो बुवा बहिनी शर्मिला शान्ति लामा र मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई सुन्न चाहन्छ। हुन्छ कुमारजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु, नमस्कार। ओके भाइ। यति बेला कुराकबाट कुमार लामा आउनुभएको थियो, हामीलाई सधैँ सम्झिरहनुहुन्छ, तपाईँ पनि यस्तै गरी सम्झिन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। दुईवटा टेलिफोन नम्बर खुला गरिसकेका छौँ, टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा कोही साथी आउनुभएको थियो तर पनि बिचैमा सम्बन्ध विच्छेद भएको छ। अब भने राजले बिदा माग्नु बेला भएको छ भनेर मलाई इसारा मिलिरहेको छ। तपाईँसँग कुराकानी गर्दा गर्दै अनि तपाईँलाई लोक दोहोरी गीतहरू बजाउँदा बजाउँदै आजको लागि कार्यक्रमको अर्पण समर्पणको निर्धारित समय सकिएको छ। समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा भोलि फेरि अर्पण समर्पणको अर्को बसाइमा तपाईँ हाम्रो भेट हुने नै छ। यतिन्जेलसम्म रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद। र मेरा धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो, कोराकदेखि सरिता, कोराकदेखि राम तामाङ, भण्डारादेखि राममाया परियार, कोराकदेखि दिपा तामाङ, दाखानी नौ भालमाराबाट सुदीप चेपाङ, र काठमाडौँबाट राधा कुमार आउनुभएको थियो, रनापाबाट मेघनाथ नेपाने, र कोराकबाट अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो कुमार लामा आउनुभएको थियो। कार्यक्रममा आउने अनि आउन प्रयास गर्ने साथीहरूलाई धेरै धेरै धन्यवाद। र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरूलाई पनि विशेष आभार प्रकट गर्दै मेरो आवाजलाई रेडियो शेरसम्म पुर्याउने प्रविधि कक्षका मित्र राजलाई पनि धन्यवाद दिँदै तपाईँकै लोकसङ्गीतको सहयात्री यो बजिरहेको भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। अहिले पृथ्वीमा छु तर मलाई नखोज, स्वर्ग जाने बाटैमा भेटौँला, म त तिम्रै पागल तिमी हो, सुख र दुःख सङ्घार सगारे कहिले आँसु आँखामा नभारे, पृथ्वीमा छु तर मलाई नखोज, स्वर्ग जाने बाटैमा भेटौँला, म त तिम्रै पागल तिमी हो, तर मलाई नखोज, स्वर्ग जाने बाटैमा भेटौँला, म त तिम्रै पागल तिमी हो। राम्रो विचार समाचार गीत सुन्न पाउँछ, राम्रो विचार समाचार गीत सुन्न पाउँछ, 104.5 मा रेडियो अर्पण आउँछ, गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण, गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण।